نحمده ونصلي على رسوله الكريم، أما بعد فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب يسر ولا تعسر وتمم بالخير. पारा नंबर 4 करकु नंबर 6 है, आयत नंबर 144 से 148 तक। चौथे पारे करकु नंबर 6 आयत नंबर 144 से 148 तक। हम पहले लफ्जी तर्जमा लिखेंगे। औसु बिल्लाहि मिनश शैतानिर रजीम। वमा मुहम्मदुन, और नहीं है मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम। इल्ला रसूल, मगर एक रसूल। कद खलत, तहकीक गुज़र चुके। मिन कबलिहि रसूल, आपसे पहले कई रसूल। अफ़ इम माता, क्या फिर अगर वो मर जाएं। औ कुतिला, या वो कत्ल कर दिए जाएं। इनकलब तुम, लौट जाओगे तुम। अला आकाबिकुम, ऊपर अपनी एड़ियों के। वमन यनकलिब, और जो कोई लौट जाएगा। अला आकिबई, ऊपर अपनी दोनों एड़ियों के। फलें यदुरुल्लाह, तो हरगिज़ नहीं नुकसान देगा अल्लाह को। शैयन, कुछ भी। वसयज़िल्लाहु, और अन करीब जजा देगा अल्लाह। अश्शाकिरीन, शुक्र करने वालों को। वमा काना, और नहीं है। ली नफ्सिन, किसी नफ्स के लिए। अंतमूता, कि वो मर जाए। इल्ला बिइज़्निल्लाह, मगर अल्लाह के इज़्ज़न से। किताब मुअज्जला, लिखा हुआ है मुकर्ररा वक्त। वमै युरिद, और जो कोई इरादा करेगा। सवाब दुनिया, दुनिया के सवाब का। नुती ही, हम देंगे इसको। मिनहा, इसमें से। वमै युरिद, और जो कोई इरादा करेगा। सवाब अल आखिरा, आखरत के सवाब का। नुती ही, हम देंगे इसको। मिन्हा, इसमें से। वसनजज़ि शाकिरीन, और अन करीब हम जजा देंगे शुक्र करने वालों को। वकअय्यिम, और कितने ही। मिन नबीयिन, नबियों में से। कोई नबी है। कातला, जंग की। معه اس کے ساتھ یا اس کی معیت میں. ربیونا اللہ والوں نے. کثیرن بہت سے. فما وہنو تو نہ انہوں نے سستی دکھائی. لما اصابہم واسطے اس کے جو پہنچا ان کو. فی سبیل اللہ اللہ کے راستے میں. وما ضعفوا اور نہ انہوں نے کمزوری دکھائی. وما استکانوا اور نہ وہ دبے. واللہ اور اللہ. یحب محبت رکھتا ہے. الصابرین صبر کرنے والوں سے. وما کانا اور نہ تھی. قولہم ان کی بات. الا مگر. ان قالو یہ کہ انہوں نے کہا. ربنا اے ہمارے رب. اغفر لنا بخش دے ہم کو. یا بخش دے واسطے ہمارے. ذنوبنا ہمارے گناہ. و اسرافنا اور ہماری زیادتیاں. فی امرنا ہمارے معاملے میں. وثبت اور جما دے. اقدامنا ہمارے قدموں کو. وانصرنا اور مدد فرما ہماری. علی القوم الکافرین اوپر قوم کے کافر. فآتاہم اللہ تو عطا کیا ان کو اللہ نے. ثواب الدنیا ثواب دنیا کا. وحسن اور اچھا ہے. ثواب الآخرہ ثواب آخرت کا. واللہ اور اللہ. یحب محبت رکھتا ہے. المحسنین احسان کرنے والوں سے. بس جی.